ठुला बड़ा पजेरोमा शरार जान्या ठुला बड़ा पजेरोमा शरार जान्या हामी गरीब सधैं भरी आदि पेट खाने मत राय झुमा झुमा क्या मसी क्या कि छु राय झुमा चाँदै सुन्न साइन म त सुन्या कुनै गर्छु कस्तो रमाइलो छ एकदम नाइस टु मिट यु दमोली एफएम 94.2 मेगा हर्जमा होइन के सोमबार के सोमबार 12 बजेपछि सुन न के त अनि फन के के को फन होइन होल्ड फन हजुर तपाईँलाई काटकुटी लगाउन म दिवाकर भट्टराई साता सातामा आउँछु तपाईँ पनि सक्नुहुन्छ भने सिधै आउनुहोस् 0965617181 खिचेर कतै छुटाउनु होला नि फेरि हेलो हजुर गुड आफ्टरनुन एन्ड नमस्ते स्वागत छ यहाँहरू सम्पूर्णलाई दमोली एफएम 94.2 मेगाहर्जमा प्रोग्राम होलिडे फनको प्रतीक्षामा बस्नुभएका तमाम आदरणीय श्रोता मित्रहरूलाई स्वागत गर्न चाहन्छु र उपस्थित भइसकेको छु सेल्फ अपरेटिङ सिस्टमबाट म हुँ कार्यक्रम प्रस्तुता दिवाकर भट्टराई प्रोग्राम होलिडे फोनमा हामी तपाईँहरूसँग प्रत्यक्ष रूपमा फोन सम्पर्कमा रहेर रमाइलो कुराकानी गर्नेछौँ र तपाईँहरू पनि यस कार्यक्रममा आउन सक्नुहुनेछ त्यसको लागि सहभागिताको लागि कार्यक्रमको फोन नम्बर रहेको छ 0655561781 र तपाईँहरू साथीहरू मध्येबाट हामी उत्कृष्ट एकजना साथीलाई छनौट गर्नेछौँ र उत्कृष्ट साथी जान सक्नुहुनेछ दमौली सेल्स कर्नर जुन चाहिँ रहेको छ भेटघाट चोक दमौलीमा र यस कार्यक्रम होलिडे फोनलाई तपाईँ इन्टरनेटमा www.damoliafm.org पनि लगइन गरेर प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ ओके यतिखेर भने कार्यक्रमको पहिलो श्रोता स्वरूप कोही साथी हाम्रो लाइनमा हुनुहुन्छ उहाँलाई स्वागत गरौँ नमस्ते हजुर नमस्ते को बोल्नुभयो कहाँबाट अह रोज घर थिए कहाँबाट भन्नुभयो रोजी अह तपाईँको आवाज एकदम सानो आइरहेछ ए पोखरी भन्ज्याङबाट भनेपछि आज शनिबारको दिन के छ योजनाहरू के बनाइरहनु भएको छ सब योजनाहरू जति सबै के भइरहेछ नि डामाडोल भइरहेछ कि क्या हो त्यही त नि तपाईँको आवाज एकदम सानो हामीले सुनिरहेका छौँ रोजी है त्यही त आज चाहिँ हामीलाई के ल्याउनु भएको छ त नि त्यस्तो कसैले ओके हुन्छ सुरु गर्नुहोस् रेडी 1 2 3 गो टिकाला छालामा टाटु किन दुई दिनमै छुट्ने माएको बिउ रोप्छन् किन टिकाला छालामा टाटु खोप्छन् किन दुई दिनमै छोप्ने माएको बिउ रोप्छन् किन मिनिस कटा जाली भेटा लाउँछन् यार आँखी देखाउनेछ थोरै ठाउँ छोप्छन् किन पक्कै पनि है वास्तवमा हाम्रो समाजमा घटेको तितो यथार्थलाई यहाँले मुक्तकमा सुनाइदिनु भयो धेरै खुसी लाग्यो रोजी है अनि जोक्सहरू ल्याउनु भएको छ कि नै ओके ल ठिकै छ जोक्स सुनाउनुहोस् एउटा खड्का जिरो आउँछ र घरमा कि सधैँ पाहुना आउँथे रे अनि पाहुना आएपछि त मिठो मिठो खानेकुरा खुवाउनु पऱ्यो नि त मिठो खुवाउनु पऱ्यो भनेर एउटा प्लानिङ बनाएछन् रे बुढाबुढी अप्सरा र खड्गाजी भएर एउटा प्लानिङ गराएछन् रे अनि बुढी मतलब मासु पकायो भन्छ अन्त घत्र्याङ्गा गर अनि के भयो बुढी भन्छौ अनि तैँले मासु पक्यो बुढा भन त्यसपछि मैले तरकारी पकाएँ त बुढी भन्छु अनि तैँले फेरि घत्र्याङ गरेँ फेरि के भयो बुढी भन्छु अनि तरकारी पक्यो बुढा भन्छु त्यसपछि फेरि दाल पका भन्छु अनि त्यति नै टाढालाई नि त पाहुनालाई भनेछ अरे अनि त्यो प्लानिङ बनाउँदाखेरि भोलिपल्ट फेरि पाहुनाहरू आएछन् रे अनि पाहुनासँग खड्काजी चाहिँ बाहिर कुरा गरिरहेको थियो अरे अनि भित्र अवसर चाहिँ खाना पकाउन गएछ अरे अनि खाना पकाउनु गएपछि अनि अवसर घत्र्याङ गरेछ अरे के भयो बुढी भनेको त तालै पोख्यो बुढा भनेछ अरे के भनेपछि चामलै पहिला पोखिएछ है, कस्तो गाह्रो. ओके, निकै रमाइलो खालको जोक सुनाइदिनु भयो रोजी, यहाँलाई धेरै धेरै धन्यवाद. आगामी दिनमा आउँदै गर्नु होला, कार्यक्रम अन्तिमसम्म सुन्दै गर्नु होला. अहिले हामी छुट्यौँ, नमस्ते. नमस्ते भाइ. ओके, उहाँ हुनुहुन्थ्यो रोज घरती पोखरी भन्ज्याङबाट आउनु भएको थियो र निकै मिठो तरिकाबाट आफ्नो एकदमै मुक्त पनि सुनाउनु भयो र त्यस्तै गरेर एउटा जोस पनि सुनाएर जानुभएको छ. पालो चाहिँ तपाईँको छ, तपाईँ आउन सक्नुहुन्छ हाम्रो सम्पर्कमा र रमाइला रमाइला प्रतिभाहरू तपाईँ सुनाउन सक्नुहुनेछ, जोस सुनाउन सक्नुहुनेछ, गीत गजल जे पनि सुनाउन सक्नुहुनेछ. अलिकति कमेडी भावमा रहेको तपाईँ क्यारिकेचर पनि गर्न सक्नुहुनेछ. यतिखेर कोही साथी हुनुहुन्छ. नमस्ते. नमस्ते. नमस्ते, को बोल्नुभयो कहाँबाट? भात गाउँबाट भीमकुमारी. हजुर. अनि के गर्नुहुन्छ भीमकुमारीजी यहाँले? हजुर. यहाँले के गर्नुहुन्छ भात गाउँमा? यत्तिकै बसी बसे. यत्तिकै बसी बसे. अनि आज शनिबारको दिन छ, केही योजनाहरू केही विशेष त्यस्तो? हजुर. योजनाहरू केही बनाउनु भएको छैन आज चाहिँ? ए, भनेपछि कार्यक्रमको लागि कविता सुनाउनुहुन्छ आज. ओके, ठिकै छ भीमकुमारीजी, तपाईँको कविता सुरु गर्नुहोस्. फुल भए फुल दिन्थे काला भएर फुल्न सकिनँ, अरू भए भोलि दिन्थे आफ्नो मायाले भएर भुल्न सकिनँ. भीमकुमारीजी. हजुर. त्यही त है, अरू भए भुलिदिन्थे आफ्नो मायालु भएर भुल्न नसके हो. होइन. ओके, निकै मिठो खालको प्रतिभा सुनाइदिनु भयो, छोटो मिठो आफ्नो रचना सुनाइदिनु भयो. जे भए पनि यहाँलाई धेरै धन्यवाद. अहिले भने हामी छुट्टिनु पर्ने हुन्छ, अन्तिमसम्म सुन्दै गर्नुहोला है त भीमकुमारीजी. ओके बाबाई, उहाँ हुनुहुन्थ्यो भीमकुमारी दरै भात गाउँबाट आउनुभएको थियो र तपाईँहरू कार्यक्रममा आउँदाखेरि विभिन्न सामग्रीहरू तपाईँ प्रस्तुत गर्न सक्नुहुनेछ, क्यारिकेचर पनि तपाईँ गर्न सक्नुहुनेछ जो कसैको होइन. र यतिखेर भने यो समयमा कोही साथी हाम्रो सम्पर्कमा जुटिसक्नु भएको छ, म उहाँलाई पनि स्वागत गर्छु. हजुर नमस्ते. हेलो. नमस्ते. नमस्ते. नमस्ते. यहाँको शुभनाम भनिदिनुहोस् त. गणेश आले मगर. गणेश आले मगर, त्यही त. के छ गणेशजी खबर खबर? ठिकै छ भन्नुपर्दा है, त्यसरी भन्नुपर्दा नभन्नुहोस् न, ढुक्क भएर ठिक छ भनिदिनुहोस् न, के फरक पर्छ र भने होइन त गणेशजी. एकदमै. त्यही त. अहिले कहाँबाट होला गणेशजी? व्यस्तै भएको छ भनेपछि नजिकै हुनुहुँदो रहेछ नि त. दमोली एफएमको है? एफएमको पछाडिपट्टि हुनुहुन्छ. ए, त्यस्तो भनेपछि तपाईँले देवजीलाई चिन्नुहुन्छ? देवजीलाई मैले चाहिँ चिन्नु र नाम चाहिँ सुनिरहन्छु के अरे होइन. तर चिन्नु चाहिँ चिन्नु भएको छैन होइन, मतलब मैले किन सोधेको भन्दा पनि तपाईँ पनि आले मगर हुनुहुन्छ होइन, मगर नै हुनुहुन्छ जे भए पनि, त्यही भएर हाम्रो देव थापा मगरलाई चिन्नु भएको छ कि भनेर सोधे मात्रै है जस्ट. ओके, ठिकै छ गणेशजी, कार्यक्रममा आउनु भएको छ, आज शनिबारको दिन पनि छ, अलिकति पलिमा पनि मनाउनुपर्छ, के सुनाउनुहुन्छ आज? मुक्तक सुनाउनु. मुक्तक सुनाउनुहुन्छ है? हजुर. ओके, ठिकै छ, सुरु गर्नुहोस् तपाईँको मुक्तक. जाँदैछु दमौली छाडी छुर्केता, आउँछु आउँदिन, आऊ है भेट्न बस्ती भेट्न, पाउँछु पाउँदिन. जाँदैछु दमौली छोटी छुर्केता, आउँछु आउँदिन, आऊ है भेट्न पछि भेट्न, पाउँछु पाउँदिन. के थाहा यो जिन्दगी भएपछि, तिमी मेरो म तिम्रो भन्न, जनाउँछु जनाउँदिन. आऊ है भेट्न पछि भेट्न, पाउँछु पाउँदिन. जाँदैछु म तिम्रो दमौली सहर छोडी, जाँदैछु म तिम्रो दमौली सहर छोडी, फर्केर म फेरि आउँछु आउँदिन. आहै भेट्न पछि भेट्न, पाउँछु पाउँदिन. आज यहाँ भोलि सुर्खेत, पर्सि कहाँ हो कहाँ, आज यहाँ भोलि सुर्खेत, पर्सि कहाँ हो कहाँ, फेरि तिमीलाई भेट्न आउन, भ्याउँछु भ्याउँदिन. आहै भेट्न पछि भेट्न, पाउँछु पाउँदिन. जाँदैछु दमौली छाडी सुर्खेत, आउँछु आउँदिन. यति भन्छ. धेरै धन्यवाद गणेशजी, मिठो आफ्नो भावना राखिदिनु भयो. तपाईँ सुर्खे जाँदै हुनुहुन्छ? हजुर. त्यही त नि, वास्तवमा निकै मिठो रचना अथवा आफ्नो भावना राख्नुभयो. यहाँलाई धेरै धेरै धन्यवाद, कार्यक्रममा आउँदै गर्नुहोला. अरू केही सामग्री त ल्याउनु भएको छैन, जोक सुनाउनुहुन्छ हो? जोक्स ल्याउनु भएको छ. ओके, हुन्छ, कसको क्यारिकेचर गर्नुहुन्छ यहाँले भन्नुहोस् त? ओके, भनेपछि कुकुरको भोइसमा आवाज निकाल्नुहुन्छ है? ओके ल, ठिकै छ, यसो सुनौ न त. यति मात्र? गणेशजी हजुर, त्यही त निकै जान्नु भएको रहेछ, अलिकति प्र्याक्टिस पनि गर्नुभयो होला सायद, होइन अलिअलि अलिकति सुनेको आधारमा पनि गरिन्छ नि होइन। ओके त ठिकै छ, धेरै खुसी लाग्यो, कम्तीमा आवाज एउटा कुकुरको आवाज भए पनि निकालिदिनु भयो। यो पनि एउटा कला हो होइन, हामी सानो देख्दा सुन्दा सानो रूपमा लिन्छौँ, तर हामी एउटा गर्न परे पछाडि आफूले गर्न नसकिरहेको अवस्था पनि हुन्छ होइन। ओके यहाँलाई धेरै धन्यवाद, अलि छिटो नमस्ते है त। ओके भयो भाइ, उहाँ हुनुहुन्थ्यो गणेश आले मगर, व्यास दुईका साथी हुनुहुन्छ र उहाँले व्यासदीबाट सम्पर्क गर्नुभएको थियो र निकै रमाइलोसँग हामी उहाँसँग कुराकानी गरिसकेका छौँ। शनिबारको दिनमा हामी रहेका छौँ र 12 बजेदेखि 12 बजेको नेपाल बाणीको समाचारदेखि हामी 1 बजेसम्म तपाईँहरूको साथमा रहनेछौँ। यतिखेर भने कोही साथी हो, नमस्ते। नमस्कार। नमस्कार, कसलाई नमस्कार गरे? व्यासदीबाट शङ्कर नेपाली। व्यासदीबाट शङ्कर नेपाली, हजुर। अनि के छ शङ्करजी हालखबर? ठिकै छ भन्नु पर्यो, कति गाह्रो मानि माने ठिकै छ भन्नु पर्यो भनेर चाहिँ नभनिदिनुहोस् न, ठिकै छ भनेर ढुक्क छ भनिदिनुहोस् न, किन ठिकै हुनलाई पनि भन्नै पर्ने हो र होइन त शङ्कर? ए त्यस्तो भयो कुरो। ओके ल ठिकै छ शङ्करजी, कार्यक्रममा आउनु भएको छ व्यास्तीबाट, आज व्यास्तीबाट फोन चाहिँ अलिक धेरै लगाइरहेको छ नि क्या होइन त शङ्करजी? त्यही त। ओके आज हामीलाई के सुनाउनुहुन्छ स्पेसल? यतिखेर मैले यहाँ रामचन्द्र पौडेलजीलाई यहाँ टक्क लिएर आउँदैछु होइन, प्रश्न गर्न लाउँदैछु कि। ल गरिदिनुहोस् न। यहाँ आउँदै हुनुहुन्छ रामचन्द्रजी, स्वागत छ रामचन्द्रजी। प्रधानमन्त्रीजी सन्चै हुनुहुन्छ? जनताले जनताको आशीर्वाद सन्चै छु भन्नु पर्यो। मन्त्रीजी तपाईँले देश र जनतालाई घाटा हुने काम गर्नुहुन्छ अरे। कसले भने तपाईँलाई मैले देश र जनतालाई घाटा हुने काम नै गरेको छैन, यस्तो गर्न नपरोस्। अरू साथीहरूलाई पनि म सुझाव दिन्छु, जनता र देशको लागि घाटा हुने काम नगरून्। मन्त्रीजी तपाईँले देश र जनतालाई विकास र निकास दिन्छु भन्नुभएको थियो, खै त्यो आएकै छैन। देशलाई विकास निकास गर्न नसके पनि विकास भने पक्कै लगाएको छु, आगामी दिनमा विकास र निकासको कामहरू पनि पक्कै हुन हुन्छ भन्ने आशा गर्नुहोस्। मन्त्रीजी तपाईँलाई जनताले राष्ट्र घाटी भन्छन्, तपाईँलाई के लाग्छ? हेर्नुहोस्, मलाई जनताले मन्त्री गराएर पठाएका छन्, कुनै होइन, तपाईँलाई भए तपाईँले पनि गराउनु भएको होइन मलाई मन्त्री, त्यसैले म राष्ट्र घाटी कुनै पनि हालतमा हुन सक्दिनँ। मन्त्रीजी तपाईँले के तपाईँ अहिले केमा व्यस्त हुनुहुन्छ? अहिले म कार्यक्रम बैठक सेमिनार अथवा देश विदेश घुम्दैछु। बैठक बसे निकास बैठक बसे निष्कर्ष आउ निस्कँदैन, देश विदेश बिना काममा घुम्दा देशलाई घाटा हुन्छ भन्ने कुरा बुझ्नुभएको छ? थाहा त छ नि, तर देख सिकी गर्नै पर्यो। ल यति नै ल। शङ्करजी हजुर हजुर, त्यही त निकै मिठो तरिकाबाट क्यारिकेचर गर्नुभयो, धेरै धन्यवाद। चाहे तपाईँले गर्नुभएको त्यो शब्दमा कुनै सत्यता नहोला, कुनै होला त्यो आफ्नो ठाउँमा छ होइन, जे भए पनि एउटा कोसिस गरिदिने भयो, धेरै धेरै धेरै धन्यवाद है। र हाम्रो धेरै साथीहरू हुनुहुन्छ जो साथीहरूले क्यारिकेचर गर्न भनेपछि खासै मान्नुहुन्न, खासै गर्नु पनि हुन्न, तर तपाईँले चाहिँ क्यारिकेचर गर्नुभयो यति मिठो तरिकाबाट होइन, एउटा पत्रकार प्लस नेता बिचमा जुन एउटा रमाइलो तरिकाबाट वार्ता गर्नुभयो, यहाँलाई धेरै धेरै धन्यवाद। अहिले चाहिँ हामी छुट्टिनुपर्ने हुन्छ, शङ्करजी कार्यक्रम सुन्दै गर्नुहोला, छुट्यो नमस्ते है त। ओके नमस्ते बाबा, उहाँ हुनुहुन्थ्यो शङ्कर भन्ने नेपाली आउनुभएको थियो व्यस्तीबाट र निकै मिठो तरिकाबाट रामचन्द्र पौडेलजीको क्यारिकेचर गरेर गइसक्नु भएको छ, उहाँलाई धेरै धेरै धन्यवाद। र यतिखेरको क्रममा भने कोही साथी हाम्रो सम्पर्कमा फेरि पनि जुट्नु भएको छ, उहाँलाई स्वागत गरौँ, नमस्ते। ओके कोही साथी हुनुहुन्थ्यो उहाँलाई नमस्ते भन्दै थियो तर उहाँको सम्पर्क चाहिँ टुटेको छ। ओके ठिकै छ, हामी एउटा अबको क्रममा एउटा गीत सुन्नेछौँ, निकै रमाइलो गीत रहेको छ नेताजीहरूको लागि विशेष टार्गेट गरेर बनाइएको यो गीत तपाईँ सम्पूर्णको लागि तपाईँ भने 06556177 नम्बर डायल गर्दै गर्नुहोला 781 अलिकति मिस्टेकली भएको थियो है ओके ठिकै छ यो नम्बर तपाईँ डायल गर्दै गर्नुहोला अबको क्रममा भने एउटा रमाइलो गीत हामी सुन्नेछौँ तपाईँ सम्पूर्णको लागि बल्ल पाल्नुको बुढी हल्लाउँदै सत्ता गाल्नुभयो हात उठाउँदै कम लडाउनुभयो लोजा जस्तालाई क्याउनुभयो नेताजी हाम्रो नेताजी हो नेताजी भाषण डरो हान्नु भो नलेखी संविधान पर सार्नु भो के हो नेताजी भाषण डरो हान्नु भो नलेखी संविधान पर सार्नु भो आफ्नो जीवन कालमा के गर्नु भो पैसै पैसाले भर्नु भो नेताजी हाम्रो नेताजी सल्लाह मात्र गर्छन् सल्लाह मात्र गर्छन् काम गर्न छोडेर आफै आफै लड्छन् नेताजी हाम्रो नेताजी नेताजी हाम्रो नेताजी नमस्ते नेताजी आसन ग्रहण गर्नुहोस् उपस्थित सबैलाई सम्बोधन गर्नुहोस् नमस्ते नेताजी आसन ग्रहण गर्नुहोस् उपस्थित सबैलाई सम्बोधन गर्नुहोस् विचार गरेर गान्धी हेरेर हाड मिल्नुहोस् नेताजी हाम्रो नेताजी थुक्क नेताजी इज्जत राख्नु पाल्नु भो थुक्क हाँसेर लाज बचाउनु भो अह निकै मिठो गीत भन्दा पनि अलिकति ब्याङ्गे बाणले हानेको गीत हामी सुनिसकेका छौँ ओ नेताजी बल्ल पाल्नुभयो वास्तवमा नेताजीहरू अलिकति चुनाव लाग्न थाले पछाडि गाउँघरहरूमा बढी आएको पाउँछौँ सहरहरूमा अथवा भनौँ अलिकति केन्द्रीकृत रूपमा रहेका नेताहरू अलिकति विकेन्द्रित रूपमा गाउँहरू सहरहरूमा आएको पाउँछौँ चुनावको बेलामा मात्रै अरू बेलामा विकासका कुराहरू हरेक कुराहरूमा अलिकति पछाडि हुने र चुनावको बेलामा मात्रै अगाडि आउने नेताहरूको लागि ब्याङ्गे गर्दै यो रमाइलो गीत हामी सुनिसकेका छौँ यतिखेर भने कोही साथी हाम्रो सम्पर्कमा हुनुहुन्छ हजुर नमस्ते हेलो हजुर नमस्कार हेलो अह कोही साथी हाम्रो सम्पर्कमा हुनुहुन्छ तर उहाँको आवाज हामीले सुनिरहेका छैनौँ हजुर नमस्कार हेलो ओके ठिकै छ उहाँको आवाज हामीले सुन्न सकेनौँ र तपाईँ पनि आउन सक्नुहुनेछ 06556177 यो नम्बर हाम्रो स्टुडियोको नम्बर हो यो नम्बर डायल गरेर तपाईँहरू कुराकानीको लागि आउन सक्नुहुन्छ यतिखेर कोही साथी हुनुहुन्छ नमस्ते नमस्कार को बोल्नुभयो कहाँबाट क्याङबाट के थापा भन्नुभयो के घरती भन्नुभयो तपाईँको आवाज एकदम सानो सुनिरहेको छ है वास्तवमा ल भनिदिनुहोस् त एकचोटि फेरि एकचोटि भनिदिनुहोस् न सुनिता घरती है ओके के गर्दै हुनुहुन्छ आज शनिबारको दिन है हाम्रो सुनिताजीले के प्लानहरू बनाउनु भएको छ आज केही बनाउनु भएको छैन बसी बसाइ छ त्यस्तो केही पनि बनाउनु भएको छैन है ओके ठिकै छ सुनिताजी कार्यक्रममा आउनु भएको छ हामीलाई के सुनाउनुहुन्छ ओके हुन्छ तपाईँको कविता सुरु गर्नुहोस् मलाई माया गर्दा कसैको मन खान्छु भनी तिमी बिना उसको जीवन औँसीको रात हुन्छ भनी हो कसैको खुसी खुसी ओठमा हाँसो भर्दिनँ म एउटा हाँस अर्को त्यस्तो माया गर्दिनँ म यति अह सुन्दाजी धेरै धन्यवाद छोटो मिठो ट्याक्क आफैले बनाउनु भएको रचना सुनाउनु भयो यहाँलाई धेरै धेरै धन्यवाद र एकचोटि फेरि धन्यवाद दिन चाहन्छु धन्यवाद दिन चाहन्छु ओके पक्कै पनि सुन्दाजी धेरै धेरै धन्यवाद आफ्नो रचना सुनाइदिनु बुझ्यो भए पनि होइन कार्यक्रममा आएर र अर्कोचोटि आउँदाखेरि अलिकति रमाइलो खालका प्रतिभाहरू अलिकति कमेडी भाव बोकेका प्रतिभाहरू सुनाइदिनु होला अहिले चाहिँ हामी छुटिनुपर्ने हुन्छ है त सुनिताजी ओके बाबा उहाँ हुनुहुन्थ्यो सुनिता घरती क्यामिनबाट आउनुभएको थियो र आफ्नो रचना सुनाएर जानुभएको छ आफ्नो प्रतिभा सुनाएर जानुभएको छ तपाईँ पनि आउन सक्नुहुनेछ सम्पर्कमा र आफ्ना तपाईँका प्रतिभाहरू सुनाउन सक्नुहुनेछ र अलिकति जोक्सहरू रमाइला रमाइला हाँस्य व्यङ्गीले भरिएका सामग्रीहरू तपाईँ प्रस्तुत गर्न सक्नुहुनेछ विशेष त है तपाईँ क्यारिकेचर पनि गर्न सक्नुहुनेछ यतिखेर भने कोही साथी हुनुहुन्छ नमस्ते त्यो मुटुले यो मुटुलाई सुन्न नभन आँसु मेरो झर्दा तिमी रुन्न नभन साथ जुनी जुनी आदर तिमीलाई ठानेको छु अब अर्को सयात्री रोज्छु नभन अब अर्को सयात्री रोज्छु नभन हजुर नमस्ते अह धेरै धन्यवाद पके पनि हाम्रो सचिनाजी आउनुभयो त्यही त अनि अहिले कहाँ क्यामिनमा नै हुनुहुन्छ है कता हजुर क्याबिनमा नै हुनुहुन्छ है हजुर धेरै पछाडि कार्यक्रम होलिडे फन्डमा त धेरै पछाडि आउनुभयो नि तपाईँ होइन हजुर त्यही त किन कार्यक्रमलाई यति धेरै माया मार्नु भएको माया मारेको त छैन सुनिराख्छु प्रोग्रामहरू हरेक कार्यक्रमहरू सुनिराख्छु तर फोन गर्दा लाग्दैन कहिले होइन फोन त लाग्छ होला नि ट्राई गऱ्यो भने अब तपाईँको प्रोग्राममा मलाई यस्तो चुट्किलाहरू के भन्न आउँदैन अनि त्यही भएर ए त्यही भएर तर आज चाहिँ मन धरु बनाएर आज पक्कै भन्छु भनेर आउनु भएको छ होइन सजिनाजी छैन छैन आज नि ल्याउनु भएको छैन है हजुर ओके ल ठिकै छ कार्यक्रममा आइसके पछाडि सहभागिता जनाइसके पछाडि हाम्रो विशेषता के हुन्छ भने होइन अलिकति प्रतिभाहरू सुनौँ एउटा रमाइलो रमाइलो हाँस्य व्यङ्गीले भरिएका सामग्रीहरू सुनौँ भनेर नै यो कार्यक्रमको हामीले यसरी उत्पादन गरेका हौँ होइन ओके त तपाईँले केही ल्याउनु भएको छैन त पनि ठिकै छ पार्टिसिपेन्ट भइदिनु भयो त्यसको लागि धेरै आभारी छौँ र अरू केही कार्यक्रमको विषयमा केही भन्नु छ भने प्लिज सचिनाजी राखिदिनुहोस् खासै त्यस्तो केही छैन जस राम्रै छ रमाइलो छ रमाइलो छ राम्रै छ भन्न चाहनुहुन्छ है ओके ठिकै छ अहिले भने हामी सचिनाजी छुटिनुपर्ने हुन्छ है त ओके नमस्कार उहाँ हुनुहुन्थ्यो सचिना गुरुङ क्याबिनबाट आउनु भएको थियो र उहाँले चाहिँ आज केही ल्याउनु भएको छैन भन्दै हुनुहुन्थ्यो ठिकै छ तपाईँहरूको माझमा तपाईँ भर्खर मात्र रेडियो सेट खोल्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ होलिडे फन हामी यहाँहरूको माझमा आउने गर्छौँ हरेक हप्ताको शनिबार 12 बजेको नेपाल वाणीको समाचार पश्चात 1 बजीसम्म आउने गर्छौँ र तपाईँहरूसँग रमाइलो कुराकानी गर्नेछौँ र यतिखेर भने कोही साथी हुनुहुन्छ नमस्ते हजुर नमस्कार को बोल्नुभयो कहाँबाट कुन ठाउँबाट भन्नुभयो पुरानीबाट यहाँको नाम भनिदिनुहोस् त सचिन गुरुङ ए पुरन्दीबाट लक्ष्मी गुरुङ तपाईँको आवाज एकदम सानो आइरहेको छ लक्ष्मीजी है तपाईँ आज हामीलाई के प्रतिभा ल्याउनु भएको छ ओके हुन्छ तपाईँको चुड्किला सुरु गरिहाल्नुहोस् किनकि हामी तपाईँको आवाज एकदम सानो सुनेका छौँ है त्यही पनि तपाईँको सामग्री हामी सुनौँ न त ओके सुरु गर्नुहोस् ओके लक्ष्मीजी निकै मिठो जोक सुनाइदिनु भयो यहाँलाई धेरै धेरै धन्यवाद अलिकति नेटवर्कको समस्याले हामी राम्रोसँग बुझ्न त सकेको थिएनौँ है तर जे भए पनि मैले चाहिँ तपाईँको यो चुड्किला चाहिँ सुनेको थिएँ है निकै रमाइलो लाग्यो कार्यक्रममा आउँदै गर्नु होला अहिले चाहिँ हामी छुट्यौँ है त ओके बाबा हुनुहुन्थ्यो लक्ष्मी गुरुङ पुरानीबाट आउनुभएको थियो र उहाँसँग पनि रमाइलो कुराकानी भइसकेको छ तपाईँ पनि आउन सक्नुहुनेछ 06556178 हाम्रो स्टुडियोको नम्बर हो मैले जानकारी गराइरहेको छु यतिखेर भने कोही साथी हजुर नमस्ते हेलो हजुर नमस्कार हेलो दाइ गुड नाइट गुड नाइट भने त्यही त कस्तो झुकिनु भएको भनेपछि तपाईँ मस्त निन्द्रामा हुनुहुन्छ कि क्या हो है निन्द्रा बल्ल उठेर बस्नु भएको फेरि गुड मर्निङ भन्नु होला नि फेरि है अब 12 बजिसकेको छ अब त आफ्टरनुन भन्ने पनि बेला भइसक्यो होइन त्यही त नझुकिन होला कहाँबाट को बोल्नुको नाम भनिदिनुहोस् त म ब्यास एघार हुकुम परियार ब्यासेकबाट के परियार परियार अह हुकुम परियार हजुर हो तपाईँको नाम त कसरी राखिदिनु भएको डेन्जरै छ यो चाहिँ अलिकति हुकुम जाने भएर हुकुम परियार राख्नु भएको हो कि या हो हजुर त्यही त नि है भनेपछि त खतरा हुनुहुन्छ ओके हुकुमजी कार्यक्रम आज पहिलोचोटि आउनुभयो तपाईँ हजुर पहिलादेखि अहिले फर्स्ट टाइम आउनुभएको अनि कार्यक्रम चाहिँ कतिको सुन्नुहुन्छ भने अरू बेलामा बल्ल अस्तिबाट सुनेको कि ए बल्ल अस्तिबाट सुन्नुभएको है सुन्दै गर्नुहुन्छ र आज फोन गर्नुभएको छ निकै खुसी लाग्यो हुकुमजी अब भने हामीलाई सुन्न चाहिँ नछुटाउनु होला है त्यही त अब तपाईँ कम्तीमा एकजनाले त सुनिदिनु पऱ्यो नि त कार्यक्रम होइन र ल ठिकै छ हुकुमजी कार्यक्रम आउनुभएको छ के सुनाउनुहुन्छ आज म क्यारिकेचर गर्छु ओहो क्यारिकेचर आज त हाम्रो साथीहरूलाई क्यारिकेचर गरेर निकै मुर्चा ल्याएको जस्तो लाग्यो ल ओके हुन्छ सुरु गर्नुहोस् कसको होला क्यारिकेचर म खड्काजीको खड्काजीको ओके हुन्छ सुरु गर्नुहोस् बोकेर बाहिर निस्किने हेर्नुहोस् है ए साडी हेर्न मिल्छ र सुन्नुहोस् है भनेको चाहिँ आमा घोना बोकेर बाहिर निस्किँदै थिए स्वामी कोरोना सन्जिगा ए नराउना कान्छु भन्छु राकै थिए नराउन्छु भन्छु राकै थिए यति रोइन यति रोइन त्यसले झारेको आँसुको बेल बगेर तल्तिरहेको कार्की दाइको त घरै बगाएछ अह हुकुमजी निकै मिठो क्यारिकेचर गर्नुहुँदो रहेछ है आउँछ नि क्यारिकेचर त्यही त कस्तो कस्तो क्यारिकेचर गर्नुहुन्छ अरू म ताक्नु बुढाको माइनी बुढाको सबैको क्यारिकेचर गर्नुहुन्छ है त्यही त ल ठिक छ भनेपछि एउटा क्यारिकेचर चाहिँ तपाईँलाई नि सुनाइदिउँ है त मेरो नानु मेरो मामा यो दमौलीमा छ नि दमौली पाउनानब्बे दशमलव दुई मेगा हात यस्तो राम्रो सुनिँदो रह म त बाटोमा एकैछिन टक्क रोकिएर सुनेर आएँ हौ त्यही त नि हुकुमजी मिठो क्यारिकेचरको लागि यहाँलाई धन्यवाद है कार्यक्रममा आउँदै गर्नुहोला पार्टिसिपेन्ट हुँदै गर्नुहोला अहिले चाहिँ हामी छिटिनुपर्ने हुन्छ हुकुमजी छिट्यौँ बिदा हौ है त हुन्छ ओके बाबाई उहाँ आउनुहुन्थ्यो हुकुम परियार आउनुभएको थियो ब्यास एघारबाट रमाइलो तरिकाबाट क्यारिकेचर गरेर जानुभएको छ त्यसको लागि हुकुमजी तपाईँलाई धेरै धेरै धन्यवाद र यतिखेरको क्रममा भने कोही साथी हाम्रो सम्पर्कमा हुनुहुन्छ हजुर नमस्ते नमस्ते नमस्ते को बोल्नु कहाँबाट म श्रेष्ठ अह के श्रेष्ठ भन्नुभयो दीपक श्रेष्ठ दीपक श्रेष्ठ कहाँबाट दीपकजी एघारबाट के छ एघारतिरको खबर सुनाउनुहोस् ठिक ठाक छ बसिरहनु भएको छ के छ प्लानहरू के बनाउनु भएको छ भनेपछि आज कार्यक्रमको लागि एउटा जोक सुनाउनुहुन्छ है ओके ठिकै छ दिपकजी तपाईँ जोक सुरु गर्न सक्नुहुन्छ ओके एकादेशमा पागल खानमा एउटा डाक्टर भन्ने थियो अरे के है अनि डाक्टर प्लान एउटा पागललाई बोलाएछ अरे के अनि अनि भनेर बोलाएछ अनि तिम्रो मृगौला कहाँ छ भन्छ अनि पागलले भनेछ छातीमा छ भन्छ पागल तिमी त साह्रै पागल रहेछ भन्छ अरे अनि अर्को त्यसलाई जा भनेर कुट जा भनेछ अरे कि होइन अनि के अरे अर्को बाबु यहाँ आउँछ भनेछ अनि तिम्रो मृगौला कहाँ छ भन्छ मेरो काखीमा छ थाहा पाएछ भनेर बुद्धिलाई दे मेरो फक्सोको कमाल हो भन्ने छ अरे कि अह दिपकजी लास्टमा गएर फेरि फोक्सोको कमाल पो रहेछ होइन रमाइलो खालको जोक सुनाउनु भयो यहाँलाई धेरै धेरै धन्यवाद अहिले चाहिँ हामी छुटिनुपर्ने हुन्छ छुट्यौँ है त दिपकजी हुन्छ ओके बाबाई उहाँ आउनुहुन्थ्यो दिपकजी आउनुभएको थियो ब्यास एघारबाट हामीलाई सम्झाउनु भएको थियो धेरै धेरै धन्यवाद दिपकजी तपाईँलाई र अबको क्रममा भने एउटा रमाइलो खालको गीत सुन्नेछौँ। गीत पछाडि आज कार्यक्रम ओल्ड फोनमा धेरैजना साथीहरू आउनुभयो, तर को साथी विनर हुनुभयो त के तपाईँ सोचिरहनु भएको होला? त्यो क्युरियोसिटी म एकैछिन पछाडि मेटाउनेछु। यो रमाइलो गीत तपाईँ सम्पूर्णको लागि हिन्दी मुभी ग्रान्ड मस्तीबाट यो निकै रमाइलो मस्ती खालको सङ्ग तपाईँ सम्पूर्णको लागि। हिन्दी मुभी ग्रान्ड मस्तीबाट निकै रमाइलो गीत हामी सुनिसकेका छौँ र कार्यक्रमको अन्तिम छेडतिर पनि आइसकेका छौँ। आज कार्यक्रममा आउनुभयो रोज घत्ती पोखरी भन्ज्याङबाट, भीमकुमारी दराई भादगाउँबाट, गणेश आले मगर ब्यास्ट्रीबाट, त्यस्तै गरेर शङ्कर नेपाली ब्यास्ट्रीबाट, र त्यस्तै गरेर आउनुभएको थियो सुनिता घरती क्यामिनबाट, सचिया गुरुङ क्यामिनबाट, लक्ष्मी गुरुङ पुरन्दीबाट, हुकुम परियार व्यास एघारबाट, दीपक श्रेष्ठ व्यास एघारबाट। सम्पर्कमा आउनुहुने तपाईँ सम्पूर्ण साथीहरूलाई धेरै धेरै धन्यवाद। र आज कार्यक्रम होलिडे फनमा विजेता बन्नुभएको छ हुकुम परियार व्यास एघारबाट आउनुभएको थियो, धेरै धेरै बधाई छ हुकुम परियारजीलाई। धन्यवाद दिन चाहन्छु। पक्कै पनि धेरै धेरै धन्यवाद हुकुम परियारजी, तपाईँ कार्यक्रमको विजेता भन्नुभएको छ। तपाईँले एक हप्ताभित्रमा आफ्नो आइडी कार्डको साथमा दमोली एफएमको सम्पर्क कार्यालयमा सम्पर्क राख्नुहोला पुरस्कारको लागि। पुरस्कार प्रायोजन गरेको छ दमोली ससेज कर्नरले र त्यहाँ जान सक्नुहुनेछ तपाईँ। र कार्यक्रममा सम्पर्कमा आउनुभयो तपाईँ सम्पूर्ण साथीलाई धेरै धेरै धन्यवाद। कार्यक्रमको बारेमा सुझाव सल्लाह अनि प्रतिक्रिया छन् भने कार्यक्रमको ठेगाना रहेको छ प्रोग्राम होलिडे फन दमोली एफएम 94.2 मेगाहर्ज, व्यास्टी बालमन्दिर चोक दमोली तनहुँको ठेगानामा तपाईँ पत्र गरेर पठाउन सक्नुहुनेछ। र सिधै 06556171781 नम्बरमा डायल गरेर पनि आफ्ना सुझाव सल्लाह अनि प्रतिक्रियाहरू राख्न सक्नुहुनेछ भन्दै कार्यक्रमलाई यति जेलसम्म सुनेर साथ दिनुभयो यहाँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद टेक्याउँदै अर्को साता रमाइलो गर्न आउने बाचाको साथ सेल्फ अपरेटिङ सिस्टमबाट ब्याकग्राउन्डमा बजिरहेको छ ककटेलको तुम्यो बन्धु निकै रमाइलो यो गीत सँगसँगै म दिवाकर भट्टराईले पनि अर्को सातासम्मको लागि बिदा दिनुहोस्। नमस्ते।